सङ्गमी गर्यो जन्स्यौ जन्यौ माइत प्यारी बिचर्के गर्यो जन्स्यौ जन्यौ माइत प्यारी बिचर्के गर्यो जन्स्यौ जन्यौ माइत प्यारी बिचर्के गर्यो माइती गाउँ यता पढी गाउँ छ प्यारे छिट्टै फर्किए